अधीन है। प्यारे बापा जान, हम इस माहौल में नए आए हैं। यहां बारहा आपकी जबान से लफ्ज अमृत सुनते हैं। ये इरशाद फरमाइए कि अमृत से क्या मुराद है? अमृत यानी खूबसूरत मर्द, इनमें यानी उमूमन जिसकी दाढ़ी अभी नहीं निकली या हल्की हल्की निकली वो उमूमन अमृत होता है। अमृत में भी दो किस्में, इनमें जो ज्यादा फितने का बाइस होता है वो है अमृत हसीन। इनमें बाज अमृत इतने अट्रैक्टिव नहीं होते, तो बाज बहुत ज्यादा जादी में नजर होते हैं, बार बार नजर उसकी तरफ उठती है। तो जिसकी तरफ बार बार नजर उठे इसमें आप समझ जाएं कि इसकी तरफ नजर क्यों उठती है, दिल पर गौर करें। और ये ऐसी बात नहीं है कि किसी मर्द को समझ में ना आए कि वो क्यों देख रहे हैं उसको, अंडरस्टूड है। तो अगर वाकई वो लज्जत की वजह से इसकी नजर उठ रही है जब, तो उसको देखना कसदन हराम है। उसको देखना और बेपर्दा औरत को देखना, दोनों यानी कि औरत को देखना और औरत के हुक्म में अमृत, तो अब ये औरत को देखने या जिस तरह गुनाह है तो अब ये अमृत को देखना भी गुनाह। अब ऐसी सूरत में अपने आप को बचाना जरूरी है। अगर उससे हाथ मिलाते हैं और शहवत चढ़ती है, लज्जत मिलती है, तो हाथ मिलाना हराम हो गया। देखने से शहवत चढ़ती है तो देखना हराम हो गया। बात करने से शहवत चढ़ती है तो बात करना हराम हो गया। अलगरज शहवत जो है वो इल्लत है, निके समझो के सबब है, रीजन। अगर शहवत चढ़ती है तो अब जिस जिस मामले में शहवत चढ़ती है उस मामले से अपने आप को बचाना जरूरी है। यहां तक कि उसके लिबास को देखकर शहवत चढ़ती है तो लिबास को भी नहीं देखेंगे, उसकी तहरीर को देखकर लज्जत आती है तहरीर भी नहीं देखेंगे, उसकी आवाज सुनकर लज्जत आती है तो उसकी आवाज से भी बचेंगे। तो उससे दूर रहना बहुत जरूरी है। आप बोलो मेरी नीयत साफ है, नीयत लाख साफ है, ये जो हो रहा है ये क्या है? चलो ये नीयत का इसमें दखल ना दी, लेकिन ये हो रहा है ना, तो अब अपने आप को बचाना ही आपका इम्तिहान है। और अगर कुछ नहीं हो रहा तो देखने में कोई मुजायका नहीं, लज्जत नहीं आती, देख सकता है, कोई मुश्किल नहीं। तो ये तो अपने दिल की कैफियत, किसी पर बदगुमानी ना की जाए कि वो क्यों देख रहा है या वो क्यों उसके पास बैठा हुआ है या बात कर रहा है। अपने दिल पर गौर करें और अपने को बदगुमानी से भी बचाएं। और जो बातचीत कर रहा है वो अगर वाकई यानी कि वो लज्जत की वजह से कर रहा है तो किसी का बदगुमानी से बचना और उसका एतराज ना करना ये गुनाह से नहीं बचाएगा, उसे गुनाह तो हो ही रहेगा उसको। तो डरना अल्लाह से चाहिए। अल्लाह ताला हमारे दिलों के भेद जानता है और इनसे बहुत जरूरी है बचना। नमाज में भी अगर वो बराबर में है और माज अल्लाह लज्जत आ रही है तो नमाज में भी उसके बराबर में ना बैठे, नमाज में भी ना खड़ा हो। और अगर वो बयान वगैरह में बराबर में है तो बयान में भी उसके बराबर में ना बैठे, बल्कि एहतियात तो ये कि उससे कतराए। उसके बराबर में बैठने से क्या, वो घुटने से घुटना टकराएगा, रान से रान टकराएगी, तो ये है खतरनाक कि इससे स्पार्किंग हो सकता है दिल में हो, झुनझुनी और झुरझुरी दिल में पैदा हो। तो इससे बचने में ही आफियत आफियत आफियत है। उतुल कुलूम में या रिसाले कुशेरिया में कहीं पढ़ा था कि एक बुजुर्ग का कि वो अपने फरमाते हैं कि मुझे अपने मुरीदीन से शेर के बारे में कोई खतरा नहीं कि शेर इनको खा जाएगा, ना मेरा मुरीद इतना पावरफुल है कि शेर से तो वो निपट लेगा, लेकिन मुझे अपने मुरीद से अमृत के बारे में बड़ा खौफ है कि वो शेर से तो पहुंच जाएगा मगर अमृत के फितने से वो मगलूब हो जाएगा, फंस जाएगा। मफहूम मैंने उस वाक्य का अर्ज किया, इतना खतरनाक है अमृत। चेतान ने एक बुजुर्ग से कहा, ये भी पढ़ा मैंने, कि मैं दुनिया की मोहब्बत तो आप लोगों के दिल में डालने में नाकाम हुआ, दुनिया की मोहब्बत के जाल में तो आप लोग भी फंसते निकल जाते, सारी कुछ दुनिया हो जाती, लेकिन मेरे पास अमृत एक ऐसा हथियार है कि मैं इससे बड़े से बड़े बुजुर्ग को फंसा लेता हूं। तो ये ऐसा खतरनाक बात है कि इसमें मतलब है कि बड़े बड़े जो है वो फंस सकते हैं, फंसते हैं ये नहीं, फंस सकते हैं। तो अमृत को भी चाहिए कि जिसको पता है कि उसकी दाढ़ी नहीं निकली है तो वो बड़ों से या हल्की निकली है बड़ों से एहतियात करें। बड़ा अगर दिलचस्पी ले तो मजीद मोहताज हो जाए और उससे दूर रहे, तोहफा दे तो उसके तोहफे से खतरा है। کیونکہ امرت کو تحفہ اس لیے دینا کہ امرت سے مزید روابط بڑھیں گے اور نیت دل میں وہی لذت ہے. اب تو یہ ہے بھی تحفہ جو ہے وہ رشوت ہے, حرام ہے, جہنم میں لے جانے والا کام ہے یہ تحفہ دینا بھی. تو امرت کو بھی بڑوں سے دور رہنا چاہیے, اپنے آپ کو بنا سنوار کر رکھنے سے دور رہنا چاہیے, کپڑے بھی زیادہ چمکیلے اور بھڑکیلے نہ پہنے بلکہ سادے پہنے. امردوں کو میں زلفے رکھنے سے بھی روکتا ہوں کہ وہ زلفے اگر رکھنی ہیں تو آدھے کان سے نہ بڑھائیں, آدھے کان تک رکھیں. چلو زلفے رکھ لیں لیکن آدھے کان تک, کہ سنت اس میں بھی ادا ہو جائے گی. بڑی زلفے ہوتی ہیں کان تک آتی ہیں پھر بل کھاتی ہیں, تو اس کا پھر اٹریکشن بڑھ جاتا ہے امرت کا, انڈر اسٹوڈنٹ بڑے کا بھی بڑھ جاتا ہے, حسن بڑھ جاتا ہے اس سے. تو اس لیے امرت کو چاہیے کہ اپنے حسن پر کسی طرح بھی پردہ رکھے. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ سے بڑھ کر کیا متقی ہوگا وہ, یعنی کہ اتنے بڑے ہمارے امام ولیوں کے سردار امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ, جب ان کے پاس امام محمد رحمۃ اللہ تعالی علیہ پڑھنے کے لیے حاضر ہوئے تو امرت تھا, تو آپ نے حکم دیا کہ جاؤ حفظ کر کے آؤ تاکہ یہ کچھ عرصہ حفظ میں لگے رہیں گے تو کچھ امرت پن شاید ان سے رخصت ہوگا. تو آٹھ دن کے بعد یہ آ کر پھر کھڑے ہو گئے کہ حضور میں آپ سے پڑھنا چاہتا ہوں. تو آپ نے فرمایا میں نے ایک بار تو کہہ دیا کہ قرآن حفظ کر کے آ جاؤ, تو عرض کی کہ حضور وہ تو میں نے کر لیا, تو آٹھ دن میں حفظ کر لیا. جی حضور, تو باب اتنا ذہین امرت, اب اس کو پڑھائیں پڑھانے میں تقوی. اب ان پر نعوذ باللہ کسی مسلمان پر بھی بدگمانی نہیں کرنی چاہیے, تو اپنے امام پر ہی بدگمانی کریں گے تو اپنے پر بچے گا جب. لیکن یہ تقوی تھا ان کا, احتیاط تھی کہ امرد ہے فتنہ. تو انہوں نے فرمایا کہ حلق کروا لو, گنجے ہو جاؤ, ان کو گنجا کرا دیا, کیوں گنجے کا کچھ نہ حسن میں فرق پڑتا ہے. تو ان کو حلق کا حکم دیا, حلق کروا دیا. تو اس کے باوجود امام اعظم نے یہ احتیاط برتی کہ اس کو ستون کے پیچھے بٹھا کر پڑھاتے تھے, اپنے سامنے نہیں بٹھاتے تھے, روبرو نہیں بٹھاتے تھے. اس پر سارے معلمین مدرسین کے لیے بھی بہت کچھ سمجھنے کا سامان ہے کہ امام ہمارا اتنا محتاط رہتا تھا, میری آپ کی تو پتہ نہیں کیا ہوگا. اب یہ کہ اپنے اوپر غور کرے کہ امرت کو دیکھنے سے, امرت کو روبرو بٹھانے سے دل کی کیفیت کیا ہوتی ہے, دل کی کیفیت کے مطابق پھر حکم شرح پر عمل کریں. ذرا میں یہ نسخہ ہی دے سکتا ہوں, اور ایک ایک فرد کی میرے پاس کوئی آلہ تو نہیں ہے چیکنگ کروں گا, نہ چیکنگ کرنے کی اجازت اس کی. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ پر قربان کہ وضو میں جو گناہ جھڑتے ہیں وہ امام اعظم کو نظر آتے تھے, کیوں نہ کسی کو دیکھا کہ وہ وضو کر رہا ہے اور زنا کا گناہ گر رہا ہے, اس کو فرمایا زنا سے توبہ کر لو. کسی کو وضو کرتے دیکھا کہ ماں باپ کو ستانے کا گناہ اس کا گر رہا ہے, ماں باپ کو ستا رہا ہے لیکن وضو سے اس کا گناہ گر رہا ہے, تو آپ نے اس سے فرمایا کہ بھائی ماں باپ کو مت ستائے کرو. پھر آپ نے اللہ تعالیٰ سے عرض کی, یا اللہ اس طرح تو لوگوں کے عیب مجھ پر کھل رہے ہیں, تو مہربانی کر اور یہ کشف کی قوت مجھ سے سلب کر لے واپس. اس کے بعد سے آپ کو بندوں کے گناہ نظر آنے بند ہو گئے وضو کرنے والوں کے. اس میں ہمارے لیے کتنا بڑا درس ہے, ہم ٹو میں پڑھتے ہیں, یعنی کوئی چھپ کر گناہ کرے تو جھانک کر دیکھتے ہیں نہیں چھوڑوں گا, یہ پول پتا چل گئی میرے. تجسس الگ ہے, قرآن پاک میں منع فرمایا ولا تجسسو, اور تجسس میں مت پڑھو, یعنی کسی کے گناہ کی ٹو میں مت پڑھو, اس کی ڈھونڈ مت لگاؤ گناہ کی. ہم لوگ معاذ اللہ ڈھونڈ میں پڑھتے ہیں, اور امام اعظم تھے کہ وہ قدرتی جو کشف کی ایک قوت حاصل دی وہ بھی سلب, یعنی کہ ختم کروا دی کہ میں گناہوں پر مطلع ہونا نہیں چاہتا لوگوں کو, مجھے مت بتاؤ, مجھے میں دیکھنا نہیں چاہتا. سبحان اللہ, امام اعظم کے صدقے ہمیں بدگمانی سے بچائے اور مسلمانوں کے گناہوں پر پردہ اگر کسی صورت سے پتہ چل گیا تو پردہ ڈالنے کی توفیق عطا فرمائے, دیکھنے سے بچائے. تو ان باتوں میں ہمارے لیے بڑا درس ہے. امرت پسندی کے عنوان پر امیل سنت کا انتہائی سبق آموز رسالہ ہے, امرت پسندی کی تباہ کاریاں. امرت پسندی کی تباہ کاریاں یہ ایک روپیہ ہدیے پر مقتط المدینہ سے پاکٹ سائز دستیاب ہے. اور امیل سنت کا بیان ہے قوم لوط کی تباہ کاریاں, یہ تو ایسا بیان ہے کہ ایک مرتبہ ایک اسلامی بھائی کہیں مدنی قافلے میں سفر پر روانہ ہوئے تھے تو شہر میں ایک بہت بڑے صحافی تھے, اس صحافی کو اس اسلامی بھائی نے قوم لوط کی تباہ کاری یہ تحفے میں دیا. اگلے دن مدنی قافلے میں وہ جو اسلامی بھائی تھے ان سے ملنے کے لیے وہ صحافی آئے اور ان کی ہچکی بندی تھی, اتنا رو رہے تھے اتنا رو رہے تھے کہ بس ان کو رونا ان کو روتا دیکھ کر رونا آتا تھا. اور بس اس کیسٹ سے ان کو محبت ہو گئی, اب یہ کیسٹ میں تقسیم کروں گا قوم لوط کی تباہ کاری. اور مجھے یاد پڑتا ہے کہ وہ مدنی ماحول سے وابستہ ہو گئے, یہ اندرون سندھ کا واقعہ ہے. اسی طرح ایک نے مجھے کوئی مڑی چوڑی پرچی دی تھی ایک بار, اس میں لکھا تھا کہ ایک بت پرست کافر کو قوم لوط کی تباہ کاری کی سیٹ دی گئی, اس نے سنی تو مسلمان ہو گیا. یعنی عین ممکن ہے کہ اس کو کچھ ایسے مسلمانوں سے واسطہ پڑا ہو, میرا یہ قیاس ہے. اب جو معاذ اللہ اس گناہ میں ملوث اس نے دیکھے ہوں گے تو اس کو نفرت ہوئی ہوگی, تو اس نے جب یہ پڑھا تو اس کی سمجھ میں آیا ہوگا کہ نہیں نہیں مسلمانوں کا اصل شریعت کا معاملہ اس کیسٹ میں کہ مسلمان اس کام کو برا سمجھتے ہیں, تو وہ مسلمان ہو گیا ہو یا جو بھی ہو کہ اس کام سے اس کو نفرت اور اپنے کفار سے بیزار وہ یہ دھندے کرتے ہوں گے تو اس کو یوں لگا ہو کہ واہ مسلمانوں میں یہ کام اتنا برا ہے یوں مسلمان ہو گیا. میٹھے اسلامی بھائیو, 20 سال 25 سال 30 سال کی عمریں ہماری گزر گئیں, 15 سال سے بھی اوپر نکلے کافی عرصہ ہو چکا. آپ غور کریں کہ یہ باتیں جو آج ہم سن رہے ہیں ہمیں کس نے بتائیں؟ کبھی کتاب میں پڑھنے کا موقع نہ ملا, ایسی صحبت نہ ملی, نہ ہمیں اس بات کے بارے میں کسی نے سمجھایا. اور بعض اوقات ایک تعداد کا اس فعل بد میں ابتلا بھی ہو جاتا ہے, پھر وہ بیچارے روتے بھی ہیں. تو اللہ کا کروڑوں کرم ہے, امیل سنت کی ہمیں صحبت حاصل ہے, یہ مدنی ماحول ہمیں حاصل ہے اور ہمیں یہ ساری باتیں سیکھنے کو مل رہی ہیں. ورنہ اس موضوع پر میں نہیں سمجھتا کہ آگے پیچھے اگر ہم کوئی دور دیکھیں تو اس موضوع پر اتنی وضاحت کے ساتھ کسی نے لوگوں کو ذہن بنانے کی کوشش کی ہو. اس موضوع پر بولتا کون ہے؟ تو قوم لوط کی تباہ کاریاں یہ کیسٹ خریدنے کی کون کون نیت کرتا ہے؟ واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.